प्रस्तुत गर्दैछौँ एपीसी नेपाल र सीआरएफएमको संयुक्त प्रस्तुति कार्यक्रम सडक कोपिला। नमस्कार, पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्ज र एपीसी नेपालको संयुक्त प्रस्तुति कार्यक्रम सडक कोपिलामा हार्दिक स्वागत तथा अभिवादन छ। कार्यक्रमको साथमा म सत्यराज खड्का। श्रोता मित्र, यो कार्यक्रम सडक कोपिला प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म आधा घण्टा साप्ताहिक रूपमा प्रसारण हुने गर्दछ। यस कार्यक्रममा बाल बालिकाहरूको स्थिति, उनीहरूको पीड़ाका बारेमा जानकारी गराइने गरिन्छ भने विशेष गरेर सड़क बाल बालिकाहरूसँग सम्बन्धित सामग्रीहरू प्रसारण गर्ने गरिन्छ। सड़क बाल बालिकाहरूको समुन्नत उत्थानका लागि के गर्न सकिन्छ भन्ने विषयमा उनीहरूको सुरक्षा र संरक्षणका लागि कार्य गरिरहनु भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग हामी कहिलेकाहीँ प्रत्यक्ष कुराकानी गर्नेछौ। त्यसै गरी सड़क बाल बालिकाहरूको जीवन स्तर उकास्न सहयोग गर्ने र कसरी दुर्व्यसनीबाट उनीहरूलाई छुटकारा दिलाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम मार्फत बाल बालिकाहरूले भोगिरहेको पीड़ालाई जनमानस समक्ष पुर्याएर ध्यानाकृष्ट गराउनेछौ, ताकि त्यस्ता पीड़ित बाल बालिकाहरूलाई सहयोग गर्ने विचार सबै व्यक्तिमा पलाओस् र बाल बालिकाहरूले पनि समाजमा उच्च शिर राखी जिउन सकुन्। कार्यक्रमको लक्ष्य नै यही रहेको छ। कार्यक्रम सडक कोपिला एपीसी नेपाल र पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। कार्यक्रमको मुख्य उद्देश्य जो बाल बालिका सड़कमा जीवनयापन गरेर दुर्व्यसनीमा फँसेका छन्, घाँस बाँस र कपासका लागि अपराधिक कार्य गर्न समेत पछि पर्दैनन्, उनीहरूलाई सरल जीवनयापन गराउनका लागि चेतना जगाउने र विभिन्न सिपमूलक तालिमका मार्फत कसरी योग्य व्यक्ति बनाउन सकिन्छ भन्ने बारेमा चर्चा गरेर अपराधिक कार्यबाट छुटकारा दिलाउन सक्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। हाम्रो यो अभियानमा तपाईँहरूको पनि अमूल्य साथ र सहयोगको आशा राखेका छौ। साथै कार्यक्रम सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा पनि छौ। तपाईँ यो कार्यक्रम संसारको जुनसुकै कुनाबाट पनि चाहेको बेलामा सडक कोपिला .blogspot.com सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा एपीसी नेपालको एक परिचय, त्यसै गरेर विभिन्न कुलतमा फँसेका अथवा भनौँ डेन्ड्राइडहरू प्रयोग गर्ने वा गन्ध सुँघ्ने बाल बालिकाहरूसँग सम्बन्धित केही सर्वेक्षण गरेको केही विवरणहरू हामीले कार्यक्रममा राखेका छौँ। त्यसै गरेर संक्रमित बाल बालिकाहरूको विचल्य भएको सम्बन्धित एक सामग्री कार्यक्रम सडक कोपिलामा राख्नेछौ। कार्यक्रमको आरम्भ गरौं एपीसी नेपाल सम्बन्धी एक परिचयबाट। एपीसी अर्थात एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रन भनेर बुझिन्छ। एपीसी नेपालको स्थापना सन् 2001 विक्रम सम्बत 2058 भएको हो। यसको अध्यक्ष विकेश कास्त हुनुहुन्छ भने कार्यकारिणी सदस्यहरू 6 जना हुनुहुन्छ। एपीसी नेपालको मुख्य सहयोगी फ्रान्सको पोम क्यानल र ग्रुप डेभलपमेन्टको आर्थिक सहयोगबाट यो संस्था सञ्चालित छ। बीसी नेपालको मुख्य कार्यालय काठमाडौँको बसन्तपुरमा रहेको छ। शाखा कार्यालय बालाजु वनस्थली, कालीमाटी, फर्दिङ र काठमाडौँ बाहिर पोखरामा रहेको छ। एपीसी नेपालले सड़कमा जीवनयापन गरिरहेका सड़क बालबालिकाहरूलाई संरक्षण दिएर उनीहरूको आधारभूत आवश्यकताहरू जस्तै गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा आदि सेवा उपलब्ध गराउँदै आएको छ भने विभिन्न सिपमूलक तालिम दिँदै आएको छ। एपीसी नेपालमा सबै स्थानमा गरी करिब 250 को हाराहारीमा सड़क बालबालिकाहरूले आफूलाई संरक्षित पाएका छन् र आफूलाई केही परिवर्तन गरी सरल जीवनयापन पनि गरिरहेका छन्। एपीसी नेपालको उद्देश्य सड़क बालबालिकाहरूको जीवन उत्थानका लागि आधारभूत आवश्यकताहरू उपलब्ध गराएर उनीहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आय आर्जनको बाटो अवलम्बन गराई उनीहरूको सुनौलो भविष्य निर्माण गर्नु रहेको छ। यसका साथै बालबालिकाहरूको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि विभिन्न क्रियाकलापहरू जस्तै खेलकुद, मनोरञ्जन, भ्रमण र प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ। एपीसी नेपालमा संरक्षित बालबालिकाहरूलाई सर्वप्रथम खाना बस्न लाउन व्यवस्था मिलाइन्छ र उनीहरूलाई शिक्षा, स्वास्थ्यका साथै जीवन उपयोगी विभिन्न सिपमूलक तालिम दिएर दक्षताको विकास गराई उनीहरूको भविष्यका लागि प्रशस्त मार्ग खुल्ला गराउने र यस अन्तर्गत फर्निचर सम्बन्धी र मोटर पार्ट्स, मोटरसाइकल, पाठ पूर्जा सम्बन्धी तालिम दिने गरिन्छ भने सिलाई बुनाई सम्बन्धी पनि तालिम दिएर आय आर्जनका लागि मार्ग खुल्ला गराइन्छ एपीसी नेपालमा। एपीसी नेपालको परिचय पछि अब हामी अर्को एउटा सर्वेक्षण विवरण यहाँको माझमा राख्दैछौ कार्यक्रम सड़क कोपिलामा। काठमाडौँमा रहेका सड़क बालबालिकाहरूले विशेष गरेर गन्ध सुँग्ने अर्थात डेन्ड्राइट जसलाई जुत्ता चप्पल टाँच्नको लागि प्रयोग गरिन्छ त्यो सुँग्ने किन गर्छन्, के का लागि गर्छन् भन्ने बारेमा र उनीहरूले के कस्ता कुलतमा फँसेका छन् आदिका बारेमा जानकारी लिने उद्देश्यले एपीसी नेपालले गत सन् 2008 को अप्रेल र मे महिनामा सड़कमा रहेका 100 जना बालबालिकाहरूसँग प्रत्यक्ष कुराकानी गरेर केही तथ्याङ्कहरू संकलन गरेको थियो जसमा 3.5 वर्षदेखि 10 वर्षसम्मका बालबालिकाहरूसँग एपीसी नेपालका अध्यक्ष विकेश कायस्थज्यू लगायत अन्य सहयोगी सहकर्मीहरूले प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट केही सर्वेक्षण विवरण संकलन गरी उक्त विवरणलाई पुस्तका मार्फत हालै मात्र सार्वजनिक गरेको छ। चौवालिस पृष्ठ लामो उक्त पुस्तकको गत पुष 20 गते अर्थात जनवरी 4, 2009 आइतबारका दिन पत्रकार सम्मेलन गरी युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा पुस्तक विमोचन कार्यक्रमको आयोजना समेत गरेको थियो। पुस्तकको अनुसार निम्न विवरणहरू यस प्रकार छन्। ग्लु अर्थात गन्ध कहाँ कहाँबाट पाउँछन् त भन्ने बारेमा उनीहरूलाई प्रश्न गरेको थियो र त्यहाँ बालबालिकाहरूले सड़क बालबालिकाहरूले आफ्ना अनुभवहरू यसरी बताएका थिए र कसैले साथीबाट 16% भने काम गरेको पैसाबाट 34% र मागेको पैसाबाट 50% ग्लु अर्थात डेन्ड्राइट पाउँदा रहेछन्। ग्लु अर्थात गन्ध लगातार प्रयोग गर्नेहरू 37%, लगातार प्रयोग नगर्नेहरू 2%, थोरै मात्र प्रयोग गर्नेहरू 61% रहेका थिए। गन्ध कुन समयमा कसरी सुँघिन्छ त जतिखेर पनि 19%, बिहान 9%, दिउँसो 33%, राति 39%। त्यसै गरी समूहमा बसेर ग्लु अर्थात गन्ध सुँघ्नेहरू 38%, एक्लो 6 पाइयो। पहिले कहिले कहिले काहीँ डेन्ड्राइट प्रयोग गर्नेहरू 8%, पहिले पनि हालै पनि प्रयोग गर्नेहरू 29%, पहिले र अहिले पनि प्रयोग गर्नेहरू 63% रहेका थिए। त्यसै गरी किन डेन्ड्राइट सुँग्ने त भन्ने बारेमा प्रश्न गरेको थियो र जहाँ सड़क बाल बालिकाहरूले समस्या समाधान र दुःख बिर्साउने भनेर 29% भनेका थिए, आनन्दका लागि 40% र बानी परेका कारण 31% गन्ध सुँग्ने रहेको कुरा उनका थिए। के भयो त ग्लू अर्थात गन्ध लिएपछि डर हराउने शक्तिशाली महसुस गर्नेहरू 25%, आनन्द खुसी महसुस गर्नेहरू 16%, अचम्मको संसार र पारिवारिक वातावरण जस्तो महसुस गर्ने 59% रहेका थिए। गन्ध सुँगेपछि समाजको हेराई कस्तो रह्यो त भन्ने प्रश्नमा सुझाव र सल्लाह दिनेहरू 31%, वास्ता नगर्नेहरू 36%, हप्काउने घृणा गर्नेहरू 23% र पिट्ने गाली गर्नेहरू 10% रहेको कुरा बताइएको थियो। भोक मेट्नका लागि दिएको पैसाले के गर्छन् त ग्लू अर्थात गन्ध किन्नका लागि 23% र खानाका लागि 77% र ग्लू अर्थात गन्ध सुँगेर इच्छाको भोक मेटिन्छ भन्नेहरू 23% रहेका थिए। गन्ध सुँग्ने अर्थात डेन्ड्राइट प्रयोग गर्न कसरी छोड्न सकिन्छ होला भनेर प्रश्न गर्दा बिस्तारै छोड्न सकिन्छ भन्नेहरू 8%, जनचेतना भएमा छोड्न सकिन्छ भन्नेहरू 24%, कुसङ्गतको साथी त्यागेमा भन्नेहरू 37%, थाहा छैन भन्नेहरू 22% र प्रतिक्रिया नजनाउनेहरू 9% रहेका थिए। यसलाई रोक्न एनजिओहरूले के गर्न सक्छन् त भन्ने प्रश्नमा सड़कबाट निगरानी गरी माया प्रेम दिएमा 45%, सरसल्लाह र सुझाव दिएमा 8%, थाहा छैन भन्नेमा 45%, दबाव दिएर छोड्न सकिन्छ भन्नेमा 2% रहेका थिए। डेन्ड्राइट सुँग्नेहरूको स्वास्थ्य अवस्था कस्तो छ त टाउको दुख्छ भन्नेहरू 19%, छाती दुख्छ भन्नेहरू 34%, पेट दुख्छ भन्नेहरू 15%, मृगौलामा समस्या महसुस गर्नेहरू 3% र थाहा छैन भन्नेहरू 29% रहेका थिए। गन्ध सुँग्नुका साथै मादक पदार्थ अर्थात् भनौ अल्कोहल प्रयोग गर्नेहरू के कति छन् त सधैँ अल्कोहल प्रयोग गर्नेहरू 10%, कहिले काहीँ अल्कोहल प्रयोग गर्नेहरू 42%, कहिले पनि अल्कोहल प्रयोग नगर्नेहरू 48% रहेका थिए। गन्ध सुँग्नुका साथै गाँजा सेवन गर्नेहरू सधैँ गाँजा खानेहरू 13%, कहिले काहीँ गाँजा खानेहरू 42%, कहिले पनि गाँजा नखाने 45%। श्रोता मित्र, सारांशमा सड़क बाल बालिकाहरूमा धुम्रपान भन्दा पनि गन्ध डेन्ड्राइट सुँग्ने बढी नै झण्डै 98% पाइयो। झण्डै दिनहुँ जसो वा दिन बिराएर डेन्ड्राइट प्रयोग गर्नेहरू 61%, यसमध्येमै पनि सुर्तिजन्य वस्तु प्रयोग गर्नेहरू 86% र सड़क बाल बालिकाहरू भेटियो। ग्लू अर्थात गन्धको तुलनामा गाँजा र रक्सी जताततै भेटिए पनि बढी नै गन्ध सुँग्ने सड़क बाल बालिकाहरू पाइयो। यस सर्वेक्षणले बाल बालिकाहरूको भयावह स्थिति रहेछ भनेर बुझिन्छ, तर उनीहरूलाई यस्तो छुटाउन ठूलो प्रयास र जनचेतना जगाउन आवश्यक छ। यसप्रति नेपाल सरकारको पनि ध्यान पुग्नु जरुरी छ। हामीले सर्वेक्षण विवरण यहाँहरूको माझमा राख्यौं। तपाईँ अहिले कार्यक्रम सड़कको पिला सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सड़कको पिला एपीसी नेपाल र पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। यो कार्यक्रममा सड़क बाल बालिकाहरूको स्थितिका बारेमा, उनीहरूको पीड़ाका बारेमा र उनीहरूले विभिन्न कुलतमा कसरी फँसेका छन् भन्ने बारेमा हामी जानकारी गराउने प्रयास गर्नेछौ। अब भने छोटो विज्ञापनी विश्राम लिनेछौ। त्यसपछि संक्रमित बाल बालिकाको बिचल्ली परेको शीर्षकमा एक सामग्री कार्यक्रम सड़कको पिलामा राख्नेछौ। कार्यक्रम सड़कको पिला सुन्दै रहनुहोला। यो हो कार्यक्रम सड़कको पिला। Bye. विज्ञापन विश्राम पछि यहाँलाई स्वागत छ। कार्यक्रम सडक कोपिला सुन्दै हुनुहुन्छ। कार्यक्रम सडक कोपिला एपीसी नेपाल र पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्जको संयुक्त प्रस्तुति हो। यो कार्यक्रम प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म आधा घण्टा प्रसारण हुने गर्दछ। यस कार्यक्रममा विशेष गरेर सडक बाल बालिकाहरूको स्थितिका बारेमा हामीले जानकारी गराउने गर्दछौ। यसै कार्यक्रममा कतिपय सडक बाल बालिकाहरूसँग प्रत्यक्ष कुराकानी गरेर पनि हामीले सामग्रीहरू कार्यक्रममा राखेका थियौं। त्यसै गरेर हामीले कहिलेकाहीँ त्यस्ता संरक्षण दिइरहनु भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग पनि हामीले प्रत्यक्ष कुराकानी गरेका थियौं। र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सड़कमा जीवनयापन गरिरहेका त्यस्ता सड़क बालबालिकाहरूलाई कसरी उनीहरूको उत्थानका लागि केही गर्न सकिन्छ र उनीहरूको कुलतबाट कसरी छुटकारा दिलाउन सकिन्छ भन्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। र सड़क बालबालिकाहरूको हेरचाह गर्नका लागि र उनीहरूलाई कुलतबाट छुटकारा दिलाउनको लागि एपीसी नेपाल हरदम तयार रहिरहेको छ र यसले झन्डै 250 को हाराहारीमा सड़क बालबालिकालाई संरक्षण दिइरहेको छ। उनीहरूलाई शिक्षा स्वास्थ्यका साथै विभिन्न सिपमूलक तालिम दिएर आय आर्जनको बाटोहरू खुल्ला गरिदिने र भविष्यमा स्वावलम्बन बनाउनको लागि एपीसी नेपालले जहिले पनि सड़क बालबालिकाहरूसँग सहकार्य गरिरहेको छ र उनीहरूलाई कुलतबाट छुटकारा दिलाएर उनीहरूलाई भविष्यमा स्वावलम्बन बनाउने प्रयासमा पनि एपीसी नेपाल जुटिरहेको छ। अर्को एउटा सामग्री कार्यक्रम सड़क कोपिलामा म राख्दैछु, संक्रमित बालबालिकाको बिचल्लीको शीर्षकमा। यो सामग्रीलाई मैले कान्तिपुर राष्ट्रिय दैनिकबाट साभार गरेको छु। आफ्नै उमेरका साथीहरू आँगनबाट स्कूले पोसाकमा किताब कापी छ्यापेर हिँडेका बेला 8 वर्षीय कमल नेपाली भने छोक्राइरहेका हुन्छन्। डोटेको गाजरी साथ घर भएका उनलाई पनि पढ्ने त रहर छ, जो सुक्दै गएकाले उनी हिटुल गर्न सक्ने अवस्थामा छैनन्। उनी बाल्य अवस्थामै एचआईभी संक्रमित भएका छन्। यस्तो बेला पेटभर खाना नपाउँदा उनको शरीर सुक्दै गएको हो। कमल मात्र होइन, यस क्षेत्रमा एचआईभी संक्रमित अधिकांश बालबालिका कुपोषणको शिकार समेत भएका छन्। राम्रोसँग हिँड्न सक्दिन, दिनभरि घरमै बस्छु, आफूसँगैका साथी स्कूल गएको देख्दा मलाई पनि जान मन लाग्छ, नेपालीले पीड़ा सुनाए। जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा जिल्लामा रगत जाँच गर्न आएका 14 वर्षका मुनि 38 बालबालिका संक्रमित भएका छन्। 50-60 बालबालिकाको एचआईभीकै कारण मृत्यु भएको अनुमान कार्यालयको छ। यसको यकिन तथ्याङ्क भने छैन। एचआईभी संक्रमण रोकथाम क्षेत्रमा विभिन्न गैर सरकारी संस्थाले वर्षेनी करोडौं रकम खर्च गर्ने गरेका छन्। बिचल्ली अवस्थामा रहेका यहाँका संक्रमित बालबालिकाले भने बिहान बेलुका खान समेत पाएका छैनन्। पेटभरि दाल भात खान पुग्दैन, हामी काम गर्न सक्दैनौ, कसरी छोराछोरी पाल्ने, कमलकी आमाले भनिन्, स्कूल पढाउन सक्ने अवस्थै छैन। बगले गाविसका 13 वर्षीय अर्का एक बालकको पनि अवस्था उस्तै छ। पेट पाल्न घाँस दाउरा त गोठालो जानै पर्छ, उनी भन्छन्, पढ्ने कुरा सपना जस्तै भएको छ। जिल्ला शिक्षा कार्यालयले स्कूल जानबाट कोही नछुटुन् भनेर ल्याएको कार्यक्रमले समेत संक्रमित बालबालिकालाई समेट्न सकेको छैन। उनका बुबा आमाको यसले निधन भइसकेको छ। उनको 6 महिना अघि रगत परीक्षण गर्दा एचआईभी रिपोर्ट पोजिटिभ देखिएको हो। डोटीका 6152 जनाले रगत परीक्षण गराएकोमा 489 जना संक्रमित देखिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ, जसमा 171 पुरुष र 280 महिला छन्। एचआईभी संक्रमितको संख्या बढी छ, तिनका बालबालिकाको छन् विचल्ली छ। स्थानीय अगुवा देवी भण्डारीले भनिन्, सानै उमेरमा पढाइ छाडेर भारतमा विभिन्न शहरमा मजदुरी गर्न जानेहरूको यस्तो समस्या बढी देखिएको छ। भारतमा चौकीदारी गर्ने नेपाली युवाले यौन पेसामा संलग्न युवतीसँग सम्पर्क राख्दा एचआईभी हुने गरेको केयर नेपालका स्वास्थ्य परियोजनाका रामशरण प्याकुरेलले बताएका छन्। संक्रमणले थ्वाला परेपछि मात्र उनीहरू घर फर्किन्छन्। संक्रमण श्रीमती हुँदै छोराछोरीसम्म पुग्ने गरेको छ। एड्स समन्वय समितिले समेत संक्रमितका पक्षमा सक्रियता देखाएको छैन। भारतबाट संक्रमित भएर फर्केका गाजरीका हरि भण्डारीले भने, संक्रमित बालबालिकाका लागि शिक्षा पोषण र स्याहार सुसारको खाँचो छ। श्रोता मित्र, हामीले कार्यक्रममा संक्रमित बालबालिकाको विचली शीर्षकमा यो सामग्री प्रस्तुत गर्यौं। कार्यक्रम सडक कोपिला प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म तपाईँले सुन्न सक्नुहुन्छ। यो कार्यक्रम तपाईँले सडक कोपिला .blogspot.com संसारको जुनसुकै कुनाबाट पनि चाहेको समयमा सुन्न सक्नुहुन्छ। हामी लगभग कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको लागि कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम सडक कोपिला, पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्ज, पोस्ट बक्स नम्बर 8975, ईपीसी 1556, गोदावरी क्षेत्र बाणेगाउँ ललितपुर। यो ठिकानामा पत्राचार गर्न पक्कै पनि नभुल्नुहोला। यसै गरेर तपाईँले SADAKKOPILA सडक कोपिला .BLOGSPOT.com पनि तपाईँले पत्राचार गर्न सक्नुहुन्छ। कार्यक्रम सडक कोपिला पर्यावरण चक्र रेडियो एफएम 104.2 मेगाहर्ज र एपीसी नेपालको संयुक्त प्रस्तुति हो। सडक कोपिला भन्नाले सडक अर्थात कोपिला भन्नाले बालबालिकालाई बुझिन्छ र सडकमा रहेका बालबालिकाहरूका बारेमा र उनीहरूको कुलतबार उनीहरूलाई कुलतबाट छुटकारा दिलाउनको लागि एपीसी नेपालले प्रयास गरिरहेको छ। एपीसी नेपाल जस्तै प्रयास गर्ने तपाईँ हामी जस्तै अरूको पनि खाँचो यहाँ टड्कारो रूपमा देखिएको छ। तपाईँले पनि ती सडक बालबालिकालाई खाते भनेर हेप्नु भन्दा पनि उनीहरूलाई कसरी माया दिन सकिन्छ, उनीहरूलाई कसरी कुलतबाट छुटकारा दिलाउन सकिन्छ भनेर तपाईँमा जब जनचेतना आउँछ र तपाईँले त्यो व्यवहार गर्नुहुन्छ भने पक्कै पनि उनीहरू सुध्रिन सक्छ। यसको उदाहरण एपीसी नेपालमा संरक्षित भएका कतिपय बालबालिकाबाट पनि स्पष्ट हुन्छ। हवस् त, कार्यक्रम सडक कोपिलाको निर्धारित समय सकिसकेको छ। अर्को सोमबार विभिन्न सामग्रीको साथमा कार्यक्रम सडक कोपिलामा तपाईँको र हाम्रो भेट हुने नै छ। प्रविधि संवेदनमा साथ दिएकोमा अनितालाई धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी सहयोग गर्ने एपीसी नेपालका नवराज खनालज्यूप्रति पनि आभार व्यक्त गर्दै, यो कार्यक्रम प्रस्तुता सत्यराज खड्का पनि कार्यक्रम सडक कोपिलाबाट विदा माग्छु। नमस्ते।